नाङ्गो भएछ। तिमी भन्थ्यौ सर्वगुण सम्पन्न आफूलाई, सोझो कुरो तिमीलाई बाङ्गो भएछ। सती सावित्री सारीसँग नाङ्गो भएछ। तिमी भन्थ्यौ सर्वगुण सम्पन्न आफूलाई, तोक्लायो समाजले तिम्रो चरित्र उदाङ्गो भएछ। सोझो कुरा तिमीलाई बाङ्गो भएछ। सती सावित्री सारीसँग नाङ्गो भएछ। हजुर यति नै। दमदार मुक्तक सुनाउनु भयो सुरजजी, धन्यवाद दिन चाहन्छु। हजुर हुन्छ, छुटो भयो, शुभरात्रि। आहा, सुरज छेत्री आउनु भएको थियो देवदहबाटै, मुक्तक सुनाएर गइसक्नु भएको छ। अब तपाईँलाई सुनाउन चाहन्छु साथीको मुक्तक। हामीले लेखी पठाउनु भएको छ लालीगुराँस श्रेष्ठले अर्घखाँचीबाट। साथी भाइको सङ्गतले बिग्रिँदो रहेछ मान्छे, शराब पिउने लतले बिग्रिँदो रहेछ मान्छे। साथी भाइको सङ्गतले बिग्रिँदो रहेछ मान्छे, शराब पिउने लतले बिग्रिँदो रहेछ मान्छे। सोच्दै किन पछुताउँछन् उमेर ढल्केपछि, आफ्नै खराब आदतले बिग्रिँदो रहेछ मान्छे। साथी भाइको सङ्गतले बिग्रिँदो रहेछ मान्छे, शराब पिउने लतले बिग्रिँदो रहेछ मान्छे। आह, फोन लिन्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्नु भयो? म सुनोस सात चारपालादेखि हो। शुभ नाम? ध्रुवमणि खनाल। ध्रुवजी आराम हुनुहुन्छ? हजुर। के गर्दै हुनुहुन्छ यति बेला? अहिले यसो एउटा फिल्म हेर्दै थिएँ, अनि त्यसपछि अहिले फेरि तपाईँको प्रोग्राम चलिरहेको रहेछ, फोन गरेको। धेरै लामो समयपछि सम्झिनु भयो ध्रुवजी। खुसी लाग्यो ध्रुवजी, धेरै भयो तपाईँकै आवाजबाट मुक्तक नसुनेको पनि, आज सुनाउनुहोस्। मैले पनि धेरै तपाईँलाई फोन नगरेको पनि। अवश्य पनि मेरो मुक्तक सुनौँ है। अवश्य पनि। सोच्दैछु म पानीमा आगो लगाउनलाई, सोच्दैछु म पानीमा आगो लगाउनलाई, त्यसपछि के रहन्छ र जलाउनलाई। सोच्दैछु म पानीमा आगो लगाउनलाई, जाब मनै त हो कहिले अस्थिर हुँदै हुँदैन, जाब मनै त हो कहिले अस्थिर हुँदै हुँदैन, एउटै मुक्तक काफी छ बहकाउनलाई। सोच्दैछु म पानीमा आगो लगाउनलाई, त्यसपछि के रहन्छ र जलाउनलाई। आहा, एउटै मुक्तक काफी छ बहकाउनलाई है। हजुर, किन चाहिए साहित्यका उपन्यासहरू है। हजुर हजुर, एकदम खुसी लाग्यो ध्रुवमणिजी मुक्तक सुनाउनु भयो, आभारी छौँ तपाईँ प्रति। डेडिकेट छैन ध्रुवजी, एकदम तपाईँलाई चिन्ने नचिन्ने सम्पूर्णलाई, सम्पूर्णलाई चाहिँ ल ध्रुवजीले सम्झिनु भयो भन्नुहुन्छ। हस्त, छुटो शुभरात्रि। ध्रुवमणि खनाल आउनु भयो, दमदार मुक्तकका पंक्तिहरू राखेर गइसक्नु भएको छ। अबको पालो तपाईँको 071-575-7735, त्यसै गरी एसएमएस गर्न नबुल्नु होला साथीहरूको, एसएमएस आउने क्रम पनि जारिरहेको छ। 98054-80-955 पनि तपाईँले नेपालीमा लेखेर आफ्नो मुक्तकहरू पठाउन सक्नुहुन्छ हामीलाई। यति बेला फोनमा हुनुहुन्छ साथी। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्नुभयो? दुबईबाट पवन घरती मगर विवश। पवन जी आराम हुनुहुन्छ? एकदम, हामीहरूको पनि ठिकै भन्नुपर्छ पवनजी। अनि चाडपर्व नजिकै छन्, घरको यादले कतिको झस्काउँछ? घरको यादहरू आउँछ, चाडपर्वहरूमा चुनाव पनि नजिकै छ, चाडपर्व पनि नजिकै छ, चलबल कस्तो छ? यता ठिकै छ, चाडबाडको पनि त्यस्तै छ, चुनावको पनि राजनीतिक दलका पार्टीहरूले चाहिँ प्रचार प्रसार अभियान सुरुवात गरिरहेका छन्, यस्तै छ। खुसी लाग्यो पवनजी दुबईबाट आउनुभयो, आज मुक्तक सुनाउनुहुन्छ हामीलाई है, सुरु गर्नुहोस्। अवश्य सर। सक्दिन तिमीलाई भुलाउन पनि, सक्दिन तिमीलाई भुलाउन पनि, र यस्तै तिमीलाई घुमाउन पनि, सक्दिन तिमीलाई भुलाउन पनि, र यस्तै तिमीलाई घुमाउन पनि, चुट्टी चोट कोसेली बिहेर गयो नि, सक्दिन तिमीलाई भुलाउन पनि, र यस्तै तिमीलाई घुमाउन पनि, चुट्टै चोट कोसेली बिहेर गयो नि, कहाँ शक्ति तिम्रो मन दुखाउन पनि, सक्दिन तिमीलाई भुलाउन पनि, र यस्तै तिमीलाई घुमाउन पनि। आहा, घुमाउन पनि सक्दिन है, यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो पवनजी। खुसी लाग्यो, कहिले काहीँ सम्झिँदै गर्नुहोला भन्न चाहन्छु पवनजी। सम्पूर्ण नेपाली दाजुभाइहरूलाई ह्याप्पी तिहार भनेर सुनाइदिनु होला, अनि तपाईँलाई पनि। हजुर, हजुर, रेडियो देवदलका सम्पूर्ण साथीहरूलाई र नेपाल जातिहरूलाई सबैलाई। हुन्छ, एकदम पवनजी, अहिलेलाई बिदा गर्छु, नमस्कार। नमस्कार. पवन घरती मगर आउनु भएको थियो, हामीलाई मुक्तक सुनाउनु भएको छ दुबईबाट आएर. गुल्मी हाडहाडेका मित्र हुनुहुन्छ र यहाँनिर अर्को मुक्तक राख्न चाहन्छु. हामीलाई भरतले पठाउनु भएको छ, भरत सापकोटाले राजाबारीबाट. बारूद पड्काएर किन मनाइँदैछ तिहार, किन यति भड्किलो बनाइँदैछ तिहार, परम्परा जोगाउनुको नाममा किन, परम्परा जोगाउनुको नाममा किन जुवा तासले आज भोलि जनाइँदैछ तिहार, बारूद पड्काएर किन मनाइँदैछ तिहार, किन यति भड्किलो बनाइँदैछ तिहार. यहाँनिर भरतजीलाई मैले सम्झे. भरतजीले गत श्रृङ्खलामा हामीलाई एउटा गुनासो राख्नु भएको थियो, उनको याद पुरानो भएपछि ब्रह्माण्ड पनि सानो भएको छ, उनको याद पुरानो भएको छ ब्रह्माण्ड पनि सानो भएको छ, जे पनि जे परे पनि सहनु पर्दो रहेछ, त्यसैले छाती अचानो भएको छ. यो मुक्तक चाहिँ चोरी भएर अर्कै साथीले पठाइदिनु भयो भनेर हामीलाई गुनासो गर्नुभएको थियो. आगामी श्रृङ्खलाहरूमा यस्तो नहोस्, उहाँले नाम पनि भन्नुभएको छ साथीहरूले, साथीहरूको नाम पनि, तर मैले आज नाम भनिनँ. यदि यस्ता खालका क्रियाकलापहरू अन्य श्रृङ्खलामा पनि दोहोरिए भने मैले यहाँबाट नाम भन्नै पर्ने हुन्छ, किनभने हामी साहित्यको संरक्षणमा लागिरहेछौँ. आफैले साहित्य सिर्जना गरौँ अनि पठाऊ, यही आग्रह गर्न चाहन्छु. भरतजीलाई पनि गुनासो गर्नुभएको थियो. यस्ता गुनासाहरू जो कोही तपाईँको अथवा अन्य कुनै साथीहरूको पनि फेला पार्नुभयो भने हामीलाई जानकारी गराउनु होला भरतजी, यही कामना गर्न चाहन्छु. र यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छु. हजुर नमस्कार. नेताहरू भोट माग्दैमा पहिचानको के ग्यारेन्टी छ, नेताहरू भोट माग्दैमा पहिचानको के ग्यारेन्टी छ, चुनाव हुँदैमा यहाँ संविधानको के ग्यारेन्टी छ, नेताहरू भोट माग्दैमा पहिचानको के ग्यारेन्टी छ. आज हामी युवाहरू विदेशी भूमिमा लड्दै गर्दा रोजगारको लागि नपस्ने, अब मुलानको के ग्यारेन्टी छ, नेताहरू भोट माग्दैमा पहिचानको के ग्यारेन्टी छ, चुनाव हुँदैमा यहाँ संविधानको के ग्यारेन्टी छ. दाजु नमस्ते. चुनाव हुँदैमा यहाँ संविधानको के ग्यारेन्टी छ है? हजुर, ग्यारेन्टी नभए पनि आज त सम्पूर्ण नेपाली जनताको छ नि समीरजी है. हजुर हजुर. पोखराबाट समीर पौडेल. हजुर समीरजी, आराम हुनुहुन्छ? हजुर. के गर्दै हुनुहुन्छ? यतिकै बसोबास छ है. हजुर. एकदम खुसी लाग्यो समीरजी, अर्को मुक्तक सुनाऊ. आज जीवन यो जिन्दगीको भोलले याद आयो, आज जीवन यो जिन्दगीको भोलले याद आयो, दिदी बहिनी आँसुको मूल्य याद आयो, आज जीवन यो जिन्दगीको भोलले याद आयो, दिदी बहिनी आँसुको मूल्य याद आयो, खाली निधार बनाई परदेशी भएपछि आज सयपत्री मखमली फुल्ले याद आयो, आज जीवन यो जिन्दगीको भोलले याद आयो, दिदी बहिनी आँसुको मूल्य याद आयो. हजुर. दिदी बहिनी आँसुको मूल्य है, आँसुको मुहानले चाहिँ झल्काइदियो. एकदम खुसी लाग्यो पोखराबाट सम्झिनुहुन्छ. समीरजी, पोखरातिरको चुनावी माहौलको के छ? हजुर ठिकै छ, अहिले बन्दले प्रभाव परेको छ. अनि आजको बन्द कतिको प्रभाव पर्यो त? हजुर एकदमै भन्नुभयो, एकदम प्रभाव पर्यो. यस्ता खालका बन्दहरू नदोहोरिउन् यही कामना गर्ने हो हामीले, तर पनि के गर्नु, नेपाली जनताहरूले भोग्नु नि यही शास्ति छ है. अवश्य पनि हुन्छ. शुभरात्रि अनि शुभ दशैँको सास, ए शुभ तिहार भन्दै बिदा गर्छु समीरजी है. समीर हुनुहुन्छ, हामी माझ मुक्तक सुनाएर गइसक्नु भएको छ, पोखराका मित्र, भागलुङका मित्र हुनुहुन्छ, पोखराबाट सम्झेर गइसक्नु भएको छ. अब अर्को मुक्तक राख्न चाहन्छु. आरती पौडेलले हामीलाई सुनौलबाट मुक्तक पठाउनु भएको छ, म तपाईँहरू माझ वाचन गरेर सुनाउँछु. सुख त जिन्दगीमा हेर पाहुना जस्तै हो, आउँछ अनि जान्छ साथी सुख मात्र हो, खोज्यौ भने यहाँ देउता भेटिन्छ भन्छन्, खोज्यौ भने यहाँ देउता भेटिन्छ भन्छन्, कहाँ भेटिन्छ देउता, उखान मात्र हो, सुख त जिन्दगीमा हेर पाहुना जस्तै हो. सुख त जिन्दगीमा पाहुना जस्तै हो भन्दै हुनुहुन्थ्यो, धन्यवाद दिन चाहन्छु. र अर्को मुक्तक राख्छु तपाईँहरूलाई. हामीलाई यहाँनिर साउथ कोरियाबाट हरि राउतले मुक्तक पठाउनु भएको छ हामीलाई. रित्तिँदैछ गाउँ सहरको कारणले, रित्तिँदैछ जवानी डलरको कारणले, रित्तिँदैछ गाउँ सहरको कारणले, रित्तिँदैछ जवानी डलरको कारणले, मन परेका नै टाढा भए हजुर आफ्नो अनुहारको कलरको कारणले, रित्तिँदैछ गाउँ सहर को कारणले, रित्तिँदैछ जवानी डलरको कारणले. धन्यवाद दिन चाहन्छु हरि रावतजीलाई। र अर्को मुक्तक लिन चाहन्छु यहाँनिर प्रकाश पाठकको, त्यसपछि साथीलाई सम्पर्कमा लिन्छु म, फोन सम्पर्कमा हुनुहुन्छ। डमक्क आयो अध्ययारो आँखाभरि हेर, जोगिएर मलामीको हुल पाखाभरि हेर, लगेर सेलाए ढुङ्गे मन बनाई सबैले, अस्तु विसर्जन मात्र आमाको काखाभरि हेर, डमक्क आयो अध्ययारो आँखाभरि हेर, जोरिए मलामीका हुल पाखाभरि हेर। जन्मन्छ हुर्किन्छ अनि बिस्तारै मर्छ, हुन त जन्मेपछि नमर्ने के नै छ र, जीवित चिज हो भने त्यो सबै मर्छ, जन्मिन्छ अनि मर्छ। यस्तै यस्तै थिए मुक्तका पङ्क्तिहरूमा र अन्त्य दाह संस्कारका कुराहरूलाई जोड्नुभएको थियो। फोन सम्पर्कमा कुनै साथी हुनुहुन्छ, उहाँलाई जोड्छु। हजुर नमस्कार। बोल्दिन अब है, नबोलिदिए कि राम्रो हुन्थ्यो कि है, तिमीलाई राम्रो हुन्छ भने म नबोल्न पनि तयार छु। यस्तै यस्तै पङ्क्तिले भन्दै थिए। कहाँबाट को बोल्नुभयो? सन्ध्या। कहाँबाट? सन्ध्या भवानीपुरबाट। आराम हुनुहुन्छ सन्ध्याजी? अनि हामीहरू पनि ठिकै छौँ। तिहारको माहौल पक्का पनि रमाइलो गरेर मनाउनु होला है। हुन्छ सन्ध्याजी, अर्को मुक्तक सुनौ। गाईका साथी घर आउने रे तिहारमा, तरङ्गी र मखमली लाउने रे तिहारमा, आफ्नो भने भाग्य खोटी फसलाई दोष लाउने, यसपालि नि मैले आँसु बगाउने रे तिहारमा। हजुर यसपालि नि मैले आँसु बगाउने रे तिहारमा है, के गर्नु, दाजु बहिनीको आत्मीय सम्बन्ध त सम्बन्ध नै छ, तर पनि के गर्नु, बेला बखत र समयले यस्तै यस्तै पार्दो रहेछ। अहिले नभए पनि अर्को सालको तिहारमा तपाईँको दाजी घर आउनुहुन्छ, यही कामना गर्दै अहिलेलाई शुभरात्रि अनि शुभ दीपावलीको साथ विदा गर्छु। सन्ध्याजी नमस्कार। सन्ध्या आउनुभयो भवानीपुरबाट, तपाईँको मुक्तको पालो। राई कुमारले सोलुबाट, हाल साउदी रियादबाट मुक्तक पठाउनु भएको छ। नहेर्नु है बाटो यो तिहारमा, आउन पाइन बहिनी तिम्रो हातको सप्तरङ्गी टिका लाउन पाइन बहिनी, देउसी र भैली सम्झँदा मन हुन्छ सधैँ गाउँमा, तिमीसँग बसी देउसी गाउन पाइन बहिनी, नहेर्नु बाटो यो तिहारमा आउन पाइन बहिनी, तिम्रो हातको सप्तरङ्गी टिका लाउन पाइन बहिनी। तिम्रो हातको सप्तरङ्गी टिका अनि तिमीसँगको त्यो साथ चाहिँ अहिलेलाई जुटेन, यस्तै यस्तै कुरा गर्नुभएको थियो। धन्यवाद दिन चाहन्छु राई कुमारजीलाई। र अर्को फोन लिन्छु यहाँनिर। हजुर नमस्कार। चित्त दुखाएकी छौ धेरै, मान दिन सक्दिन म, चित्त दुखाएकी छौ धेरै, मान दिन सक्दिन म, जति माग तिमी क्षमा दान दिन सक्दिन म, चित्त दुखाएकी छौ धेरै, मान दिन सक्दिन म, जति माग तिमी क्षमा दान दिन सक्दिन म, तिम्रो बाटो अलग मेरो बाटो अलग आजदेखि, तिम्रो बाटो अलग मेरो बाटो अलग आजदेखि, तिमीलाई मेरो दिलमा स्थान दिन सक्दिन म, चित्त दुखाएको छु धेरै, मान दिन सक्दिन म, जति माग तिमी क्षमा दान दिन सक्दिन म, चित्त धेरै दुखाइदिनु भएछ। हजुर हजुर हजुर नमस्कार। नमस्कार सर, चिन्नु भयो त एकदम सरोजी है। हजुर हजुर, स्वर बसेको छ मेरो अलि होइन, अलि राम्रो आवाज पनि गएन होला। तपाईँको मुक्तकले चिनायो मलाई, तपाईँको आवाजले भन्दा पनि सरोजीको मुक्तकले चिनायो है। हजुर सरोजी कता हुनुहुन्छ अहिले? सर घरमै हो। घरमै है? हजुर सर लाइतिरै हुनुहुन्छ भनेपछि। के भयो घाँटीलाई त्यस्तो? यस्तै हो सर, अब घुम्यो होइन, पाल्पाको चिसो पानी लाग्यो, लाए लायो पाल्पाको, त्यो घाँटीलाई चुनाव लाग्यो त होइन नि है? होइन होइन सर, फुटबलतिर हुनु त आज पनि यसो कार्यक्रम थियो, धेरै बोलियो पनि कार्यक्रममा होइन, यस्तै हो। खुसी लाग्यो सरोजी यतातिर आउनु भएको रहेछ, तर भेट हुने चान्स मिलेन भन्नुपर्छ है। हजुर सर, अब भेट्न त खोजेको थियो पनि, अब के भन्नु, भेट हुन्छ, तपाईँहरूको हाम्रो सम्बन्ध चाहिँ बलियो हुनुपर्छ, भेट त भइराख्ने कुरा हो है। एकदम खुसी लाग्यो सरोजी, अर्को मुक्तक सुनाऊ। अर्को मुक्त के, अहिले मैले चाहिँ एकदमै मिहिनेत गरेँ होइन यो मुक्तमा सर, अब राम्रो भयो राम्रो भन्नु होला, नराम्रो भयो नराम्रो भन्नु है सर। अवश्य पनि। ल, यदि छाड्यौ भने मेरो साथ पाप लाग्छ तिमीलाई, यदि छाड्यौ भने मेरो साथ पाप लाग्छ तिमीलाई, जिन्दगीभरि नै धोकेबाजको छाप लाग्छ तिमीलाई, यदि छाड्यो भने मेरो साथ पाप लाग्छ तिमीलाई, जिन्दगीभरि नै धोकेबाजको छाप लाग्छ तिमीलाई। लाखौं बिन्ती गर्दा पनि नमानी जान्छौ तिमी जाऊ, लाखौं बिन्ती गर्दा पनि नमानी जान्छौ तिमी जाऊ, तर बुझिरहेको यो शरदको श्राप लाग्छ तिमीलाई। यदि छाड्यौ भने मेरो पाप लाग्छ तिमीलाई, जिन्दगीभरि धोकेबाजको छाप लाग्छ तिमीलाई, जिन्दगीभरि धोकेबाजको छाप लाग्छ तिमीलाई है। हजुर, अवश्य पनि पर्मानेन्ट छाप लाग्छ। खुसी लाग्यो सरजी, सम्झिनुहुन्छ एकदम एकदम एकदम एकदम खुसी लाग्छ के, सम्पूर्ण श्रोताहरू खुसी हुनुहुन्छ तपाईँको मुक्तकबाट है। हुन्छ सरजी, होइन तपाईँको मेहनतको फल चाहिँ तपाईँले पाउनु भएको छ है तपाईँको मुक्तकबाट। हुन्छ सरजी, ह्याप्पी दीपावली तपाईँलाई भन्दै अहिलेलाई हुन्छ, अहिलेलाई छुट्याउ, शुभरात्रि। आहा, सरोज चौलागाई पछिल्लो समयमा निकै उत्कृष्ट मुक्तकहरू हामी सुनिरहेका छौँ सरोजजीका, सर्लाईबाट आउनुहुन्छ, एकदमै आत्मीय मित्र हुनुहुन्छ। साहित्यको भेट हो, साहित्यले चाहिँ धेरैजना एकदम राम्रो मान्छेहरूसँग चिनाउँदो रहेछ, खुसी लाग्छ। अर्को मुक्तक राख्छु, प्रेम भण्डारी सरौं खोला साथ हिले सुधारे पर्वतबाट हामीलाई पठाउनु भएको छ, यति बेला भर्खर हामीलाई पठाउनु भयो, म यहाँ तपाईँहरूलाई वाचन गरेर सुनाउँछु। मलाई पीडाको अनुभव भइरहेछ, उसलाई त यही उत्सव भइरहेछ, यी खस्ने आँसुलाई आँखाभित्रै दबाएर। मलाई पीडाको अनुभव भइरहेछ, उसलाई त यही उत्सव भइरहेछ, यी खस्ने आँसुलाई आँखाभित्रै दबाएर। सधैँ भनिरहौ म गजब भइरहेछ, मलाई पीडाको अनुभव भइरहेछ। आह, कसैलाई आँखाबाट बलिन्धारा आँसु बग्छ भने कसैलाई त्यही आँसु पनि उत्सवको रूपमा मनाइएका कुराहरूलाई आफ्ना मुक्तका पङ्क्तिहरूमा राख्नुभयो। फोनमा कुनै एकजना साथी हुनुहुन्छ, हजुर नमस्कार। युद्ध हारेका त्रिशूल देखेर डराउँछन्, पानीमा डुबेका मूल देखेर डराउँछन्, टाढादेखि डराउँछन् तिरती लाउनेहरू, धोका पाएका फूल देखेर डराउँछन्। वाह वाह वाह वाह वाह, धोका पाएका फूल देखेर डराउँछन् है। नमस्कार, यो पनि चिनेकै आवाज हो, धेरै नभए पनि तीन चार महिनामा सम्झिने मान्छे। विष्णुजी बोल्नुभयो है? विष्णुजी आराम हुनुहुन्छ? एकदम हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट अनि मुकेशको तर्फबाट, युवराजको तर्फबाट र समग्र रेडियो देवदहको तर्फबाट तपाईँलाई पनि ह्याप्पी दीपावली। अनि के छ विष्णुजी, सबै कुरा आरामै छ है? एकदमै आरामै छ। त्यसो भने अर्को पनि मुक्तको प्रहार होस् न यहाँनिर। मान्छे मान्छे बीचको सम्बन्ध गाढा बनाउँछ, जीवनबाट दुःखलाई पनि टाढा बनाउँछ, विश्वास लेऊ विश्वास देऊ विश्वास नै बाँड, विश्वासले पत्थरलाई भगवान बनाउँछ, मान्छे मान्छे बीचको सम्बन्ध गाढा बनाउँछ। मान्छे मान्छे बीचको सम्बन्ध गाढा बनाउँछ है। हुन्छ विष्णुजी, निकै खुसी लाग्यो कार्यक्रममा आउनुभयो, मुक्तक सुनाउनु भयो, कहिलेकाहीँ सम्झिदिनु भयो भने हामी पनि आभारी हुने थियौँ, र सम्पूर्ण श्रोताहरूले यति बेला निदाउने मौका पाउनुहुने थियो तपाईँका मुक्तक है। खुसी लाग्यो, अहिलेलाई शुभरात्रि, शुभ छ पनि। विष्णु पोखरेल हुनुहुन्थ्यो, हामीलाई मुक्तक सुनाएर गइसक्नु भएको छ, तपाईँको मुक्तक राख्छु। प्रदेश भण्डारीले हामीलाई यहाँनिर दाङ तुलसीपुर हाल भारतको झारखण्ड राँचीबाट मुक्तक पठाउनु भएको छ। जिन्दगी यो छोटो भन्छन्, मलाई भने लामो भएको छ, सफल पार्छु प्रेम भन्थे, पिरती यो तानो भएको छ, रोक तिमी भन्दिन म, संसार तिम्रो हातमा छ, कति खोजे टालटुल पार्ने, चुने घरको छानो भएको छ, धेरै खोजे तर खोजे जस्तो भएन, यस्तै यस्तै। फोनमा कुनै एकजना साथी, हजुर नमस्कार। नमस्ते हजुर। नमस्कार हजुर, कहाँबाट बोल्नुभयो? म रामनगर एक भूमिबाट, कृष्ण छेत्री नेपाली। आहा, कृष्ण छेत्री नेपाली मान्छे। हजुर कृष्णजी, आराम हुनुहुन्छ? ठिकै छ हजुर, एकदम हामीहरूको पनि ठिकै छ। के गर्दै हुनुहुन्छ यति बेला? बस रेडियो सुनि आएको थिए, अनि कार्यक्रम एकदम खुसी लाग्यो। आज हामी मुक्तक सरोवरमा छौँ कृष्णजी है। हजुर कृष्णजीको दमदार मुक्तक सुन्ने आशामा ल सुरु गर्नुहोस्। सधैँ जनता सामु चिल्ला कुरा गर्ने उसको जोक पुरानो, ए ए अँ सधैँ जनता सामु चिल्ला कुरा गर्ने उसको झोक पुरानो, भोट जितेपछि गाउँ बिर्सने उसको रोग पुरानो, जनतालाई झुटा सपना बारी सत्तामा पुगेपछि आलिसान बङ्गला चिल्ला गाडी चढ्ने उसको झोक पुरानो, सधैँ जनता सामु चिल्ला कुरा गर्ने उसको झोक पुरानो, भोट जितेपछि गाउँ बिर्सने उसको रोग पुरानो। जब क्षेत्रबाट जित्छन् त्यसपछि हराउँछन्, एकदम साथमा यसपछिको अर्को छ, म यो पनि प्लस गरिदिन्छु। हुन्छ, सुनाइहाल्नुहोस् सब। अनि अहिले यो चाहिँ यस्तो भएन, अनि त्यसपछि नेताहरूले होइन गएको साल त हामीले गएको चुनावमा त हामीले सर्नदेखि यसपालिको होइन राम्रै गर्छौँ हामीले यसपालि जित्यो हामीलाई जिताउँछ भन्ने कुरा छ, यसको लागि अर्को छ। हुन्छ, सबले राम्रै गर्छन् कसलाई विश्वास गरौँ, सबले राम्रै गर्छु भन्छन् कसलाई विश्वास गरौँ, गएको भोट ठिक गयो कसलाई विश्वास गरौँ, न विकास भए गाउँटोलका नबने संविधान, न विकास भए गाउँटोलका नबने संविधान, अब झन् मुस्किल छ जिउन कसलाई विश्वास गरौँ, राम्रै गर्छु भन्छन् कसलाई। एकदमै एकदम, कसलाई विश्वास गर्ने है, सबैले चिल्ला कुरा धसिदिन्छन् है, तर हिजो पनि चिल्ला कुरा धसे केही हुन सकेन, गाउँको हालत उस्तै छ, सहरको हालत उस्तै छ है, फेरि त्यही भएर किनाउँदैछन् होइन, हजुर अहिले पनि त्यही सेम छ, कसै पनि के हुँदैन लाग्छ। अवश्य पनि कृष्णजी, यो साथ सदा सदा सदा भइरहोस् तपाईँको भन्न चाहन्छु, र तपाईँलाई ह्याप्पी दिपावली पनि भन्न चाहन्छु। शुभ दिपावली। हुन्छ, अहिलेलाई छुटाउँ, नमस्कार। कृष्ण क्षेत्री नेपाली मान्छे सुनाउनु भएको थियो, आएर मुक्तक सुनाएर गइसक्नु भएको छ, तर अब हामी फोन लिँदैनौँ। साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अब फोन नगरिदिनु होला, हामी तपाईँहरूका मुक्तक बात गर्छौँ आजको लागि, फोन यति नै, कृपया प्रयास नगर्नु होला। अब तपाईँको मुक्तकको पालो आएको छ, सन्तोषले हामीलाई, सन्तोष सम्बेवा हुनुहुन्छ देउराली एक भोजपुर, हाल प्रगतिशील मिडिया ग्रुप कुवेतबाट हामीलाई मुक्तक पठाउनु भएको छ। भगवान कहाँ छ खै, देख्न पाए हुन्थ्यो एकपल्ट त्यसको शिर टेक्न पाए हुन्थ्यो, भगवान कहाँ छ खै, देख्न पाए हुन्थ्यो एकपल्ट त्यसको शिर टेक्न पाए हुन्थ्यो, मान्छेको भाग्य लेख्ने कलम मसी खोसी, मान्छेको भाग्य लेख्ने कलम मसी खोसी, आफ्नै भाग्य आफैले लेख्न पाए हुन्थ्यो, भगवान कहाँ छ देख्न पाए हुन्थ्यो। भगवानलाई देखेर अनि त्यसपछि चाहिँ आफ्नो भाग्य आफै लेख्ने भने कस्तो हुन्थ्यो, यस्तै यस्तै कुरा। त्यस्तै गरी अर्को मुक्तक राख्छु, यहाँ 99% निर्दोष आँसु राज अधिकारीले मिरमी स्याङ्जाबाट हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ, उहाँको मुक्तक तपाईँहरूलाई। दिदी तस्बिरमै भए पनि भाइटिका लगाइदिनु, यो परदेशी भाइको याद आँसु झारी बगाइदिनु, दिदी तस्बिरमै भए पनि भाइटिका लगाइदिनु, यो परदेशी भाइको याद आँसु झारी बगाइदिनु, परदेशमा गुलामी छु यो मन रोएर, परदेशमै गुलामी छु यो मन रोएर, के गर्नु खोटी कर्म मेरो, तस्बिरमै निधार मेरो, सप्तरङ्गीले रङ्गाइदिनु, दिदी तस्बिरमै भए पनि भाइटिका लगाइदिनु। के गर्नु, परदेशिएपछि यस्तै यस्तै हो दिदी, गाह्रो नमान्नु होला, तपाईँले चाहिँ भाइको सम्झनामा भाइको तस्बिरलाई टिका लगाइदिनु होला भन्दै हुनुहुन्थ्यो। अर्को मुक्तक राख्छु, दिनेश नेउपाने मस्ती गुल्मी अरबेनी हाल दुबईबाट हामीलाई मुक्तक पठाउनु भएको छ। जित्यो तिमीले पिरतीमा हार भयो मेरो, तिमी बिना सिङ्गो जीवन भार भयो मेरो, जित्यो तिमीले पिरतीमा हार भयो मेरो, तिमी बिना सिङ्गो जीवन भार भयो मेरो, नसा नसा रगतमा तिम्रै याद घुम्छ, नसा नसा रगतमा तिम्रै याद घुम्छ, तिमी बिना जिउनुको के सार भयो मेरो, जित्यौ तिमीले पिरतीमा हार भयो मेरो, तिमी बिना सिङ्गो जीवन भार भयो मेरो। धन्यवाद दिन्छु, निकै दमदार आजका मुक्तहरू, मलाई साँच्चीकै दमदार लागिरहेका छन्। हुन त साथीहरूले मुक्तक दमदार नै पठाउनुहुन्छ, तर आजको भित्रैबाट दमदार पक्का पनि, मलाई मात्र त्यो फिलिङ होइन, रेडियो सुनेर बस्नुभएको साथीहरूलाई पनि त्यही फिलिङ भएको होला। अर्को मुक्तक छ यहाँनिर बर्दियाबाट र हाल कुवेतबाट दीपक आचार्य जलनले हामीलाई मुक्तक लेखि पठाउनु भएको छ, र धेरैजना साथीहरू नयाँ साथीहरूको मुक्तक पनि वाचन गर्ने अवसर मिलेको छ यहाँ। यहाँ राम्रो कुरा गर्यो नकरा भनिहाल्छन्, यो व्यावहारिक कुरा पनि हो, यहाँ राम्रो कुरा गर्यो नकरा भनिहाल्छन्, बरु नहोस् सुन्दरी तर अप्सरा भनिहाल्छन्, यहाँ राम्रो कुरा गर्यो नकरा भनिहाल्छन्, बरु नहोस् सुन्दरी तर अप्सरा भनिहाल्छन्, आफ्नो दुःख पोखेर आफू कमजोर किन बन्छौ, हो आफ्नो दुःख पोखेर आफू कमजोर किन बन्छौ, सबैले त्यही हो भन्ने त कठै बरा भनिहाल्छन्, यहाँ राम्रा कुरा गर्यो नकरा भनिहाल्छन्, बरु नहोस् सुन्दरी तर अप्सरा भनिहाल्छन्। आहा, धन्यवाद दिन चाहन्छु यहाँनिर हामीलाई दीपकजीले मुक्तक पठाउनु भयो। त्यस्तै गरी अर्को मुक्तक रहेको छ यहाँनिर हामीलाई पठाउनु भएको छ धर्म सन्देशले चुलाचुली इलाम हाल साउदी अरेबियाबाट। दुःख पीडा कति कति सन्चै छ भन्नै पर्यो, दुःख पीडा कति कति सन्चै छ त भन्नै पर्यो, कलेजियो जले पनि निरोगी झैँ बन्नै पर्यो, ठेस लाग्दा पाइलाहरू अलमलिन्छन् गोरेटोमा, ठेस लाग्दा पाइलाहरू अलमलिन्छन् गोरेटोमा, मिलन हुने प्रतीक्षामा दिनहरू गन्नै पर्यो, दुःख पीडा कति कति सन्चै छ त भन्नै पर्यो। के गर्नु, मनको दुःख देखाएर कसैलाई पनि केही हुनेवाला छैन, जे भए पनि सन्चो बिसन्चोको कुरामा सन्चै छु भन्नुपर्ने अवस्था सिर्जना भएका कुराहरू लेख्नु भएको छ, धन्यवाद दिन्छु। त्यस्तै गरी अर्को हामीलाई देवेन्द्र पुवारेले बुडोल सुख नगरबाट मुक्तक पठाउनु भएको छ, म वाचन गरेर तपाईँहरू माझ राख्न चाहन्छु। गरीबको झुपडीमा पनि खुसीले दीप बाल्ने गरी आओस् दीपावली, गरीबको आँगनीमा पनि सिङ्गै खसी ढाल्ने गरी आओस् दीपावली, गरीबको झुपडीमा पनि खुसीले दीप बाल्ने गरी आओस् दीपावली, गरीबको आँगनीमा पनि सिङ्गै खसी ढाल्ने गरी आओस् दीपावली, वर्षौँदेखि टाल्दै लगाउँदै आएको भरिया दाईको भोटो, वर्षौँदेखि टाल्दै लगाउँदै आएको भरिया दाईको भोटो, यसपालि त माया मारी फाल्ने गरी आओस् दीपावली, गरीबको झुपडीमा पनि खुसीले दीप बाल्ने गरी आओस् दीपावली, आहा सबैको मनमुटुमा छाओस् दीपावली, यही कामना गर्छौँ हामी पनि। चाडपर्व भनेको धनीलाई मात्र होइन गरिबलाई पनि हो, तर यहाँनिर के हुन्छ भने देखासिखीले गर्दा सबै गरिबहरू धनी बन्न खोज्छन्, यसैले तपाईँ जति पनि देखासिखी गर्नुहुन्छ उति नै तपाईँ गरिब गरिब गरिब बन्दै हुनुहुन्छ, तर गरिब भनेको मनको गरिब नबन्नुहोस्, यही छ हाम्रो कामना तपाईँलाई। धन त जन्मिँदै लिएर आउने होइन, तर मन त हामी जन्मिँदै लिएर आउँछौँ नि, तर गरिब हुनुपर्छ, गरिब हुन्छन् मान्छेहरू, तर मनको गरिब भनेको सबभन्दा ठुलो गरिब हो, यसैले तपाईँ मनको गरिब नहुनुहोला यही कामना गर्छु। र अर्को मुक्तक राख्छु, हामीलाई लेखी पठाउनु भएको छ राजु पौडेलको, हामीले वाचन गरिसक्यौँ, यहाँनिर निरज सापकोटाको पालो आएछ लालबन्दी सरलाईबाट। भो नाना थरी कुरा नबनाऊ तिमी, मेरो माया अधुरा नबनाऊ तिमी, म त मरिसकेँ अझै कति मार्छौ, अरे म त मरिसकेँ अझै कति मार्छौ, फेरि वचनको छुरा नबनाऊ तिमी, भो नाना थरी कुरा नबनाऊ तिमी, मेरो माया अधुरा नबनाऊ तिमी। त्यसै गरी देव बिरहीले हामीलाई दाङको तुलसीपुरबाट मुक्तक लेखी पठाउनु भएको छ, हाल मलेसिया। परदेशको पीडा सोच्दा अहिलै रुन मन लाग्छ, तिम्रै तस्बिर सिरानी मुनिको सधैँ छुन मन लाग्छ, के गर्नु समय र परिस्थितिले गरिबी सम्झना घरको, दुई चार वर्ष अझै यही मरुभूमिमा हुन मन लाग्छ। तिम्रो सम्झना नआएको त होइन, तर के गर्नु घरको परिस्थितिले गर्दा अझै अझै दुई चार वर्ष यतै बस्यो भने केही हुन्छ कि भन्ने चाहिँ विचार उहाँको। अब धेरै मुक्तक वाचन गर्दिनँ मैले, हामीसँग लगभग 3 मिनटको समय छ, 3 मिनटमा मैले 3 मुक्तक तपाईँहरूमा आज राख्छु लगभग। तीर जस्तो नजरले घायल बनायो, यो मायाले यहाँ मलाई पागल बनायो, संसार के नमुना थियो हाम्रो प्रेम कथा, त्यही कथाले दुनिया हलचल बनायो, तीर जस्तो नजरले घायल बनायो, रूपेश अनमोलको यो मुक्तक तपाईँहरूमा आज। र आजको अर्को मुक्तक राख्छु, बालकृष्ण भट्टराईले त हामीलाई लेखी पठाउनु भएको छ, सधैँ मिठा मुक्तक पठाउने मान्छे, आज पनि राम्रै पठाउनु भएको छ, हाँस्नुहुन्छ तपाईँहरू पेट मिची मिची। उमेरले त जेठै छु म दाई भनेर के भयो र, एकैछिनमा आइहाल्छे बाई भनेर त के भयो र, उमेरले त जेठै छु म दाई भनेर के भयो र, एकैछिनमा आइहाल्छे बाई भनेर के भयो र, अनलाइनमा नदेखेसी मिसकल गरी सताउँछे, भेट हुँदा लभ यु भन्दा नाइ भनेर के भयो र, उमेरले त जेठै छु म दाई भनेर के भयो र, एकैछिनमा आइहाल्छे बाई भनेर के भयो र, हामीलाई यहाँ अर्को मुक्तक पठाउनु भएको छ राजेन्द्र चापागाईले स्याङ्जाबाट, स्याङ्जाको रापाकोटबाट राजेन्द्र चापागाईले हामीलाई मुक्तक पठाउनु भएको छ। मङ्सिर नजिकिँदैछ यही विशेष जस्तो लाग्यो है। राम्रो फलेर के गर्नु, असिनाले झारेपछि राम्रो फलेर के गर्नु, असिनाले झरेपछि राम्रो पदले के गर्नु, दुरुपयोग गरेपछि छोरी दिँदा धेरै सोच्न जरुरी छ ससुराबा। तपाईँकी पनि छोरी बढेकी होलिन्। छोरी दिँदा धेरै सोच्नु जरुरी छ ससुराबा, अरबपति बाउले के गर्नु, ज्वाइँ कङ्गाल परेपछि राम्रो फलेर के गर्नु, असिनाले झरेपछि। र अब भने हामी लगभग लगभग तपाईँहरूमा छुटिनुपर्ने हुन्छ। आज धेरैजना साथीहरूको मुक्तक थियो हामीसँग, तर पनि मैले सकेसम्म त धेरैजना साथीहरूको मुक्तक वाचन गर्ने प्रयास गरेँ। एक दुईजना साथीहरू छुट्नु भएको छ, उहाँ छुट्नुभएका पनि साथीहरू दोहोरिने साथीहरू हुनुहुन्छ, अब लगातार हामीलाई नियमित रूपमा पठाउनुहुन्छ, उहाँको माया अपार छ हामीलाई। ताकि आज मुक्तक वाचन गरेन युवराजले भनेर माया माऱ्यो भनेर नसम्झिदिनु होला कृपया। तपाईँहरूमा आज विन्ती गर्न चाहन्छु, तपाईँको मायाले नै गर्दा आज मुक्तक सरोवर दोस्रो वर्षको दौरानमा छ। यो माया सदा सदा तपाईँहरूको रहिरहोस् यही कामना गर्न चाहन्छु। र हामीलाई आज मोबाइलबाट पनि धेरैजना साथीहरूले म्यासेज गरेर मुक्तक पठाउनु भयो, तपाईँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र धेरैजना साथीहरूको रोमनमा आएको छ, मैले आज वाचन गरिनँ, तपाईँहरूलाई मैले जानकारी गराइरहेको थिएँ, रोमनमा बिन्ती नपठाइदिनु होला। र आजको कार्यक्रममा सहभागिता जनाउने साथीहरू हुनुहुन्थ्यो सुरज छेत्री, ध्रुवमणि खनाल, पवन घरती मगर, समीर पौडेल, सन्ध्या भण्डारी, सरोज चौलागाई, विष्णु विवश पोखरेल, नेपाली मान्छे कृष्ण छेत्री नेपाली मान्छे आउनुभएको थियो सुनवलबाट। सम्पूर्णलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। र मैले बिचमा तपाईँहरूको फोनलाई काटिदिएँ, अब यहाँ पनि त तपाईँको फोन लिँदिनँ भनेर, उहाँहरूलाई पनि मेरो बिन्ती छ, नरिसाउनु होला, अर्को सप्ताह तपाईँहरूसँग भेट हुन्छ। के गर्नु, यता पनि हेर्नु पऱ्यो, जताततै हेर्नु पर्दा तपाईँको कललाई लिन सकिनँ। एकदमै हाँसेर तपाईँहरूसँग क्षमा माग्न चाहन्छु। र अब भने छुट्नुपर्ने हुन्छ कार्यक्रमलाई। आज सुन्नु भएको छैन भने विभिन्न साथीहरूको ब्लगबाट पनि राख्ने हामी प्रयास गर्नेछौँ, त्यहाँबाट पनि सुनेर प्रतिक्रिया दिनुहोला। र कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला। त्यसको लागि हामीलाई 071-577-735 त्यहाँ पनि तपाईँ प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यस्तै गरी 98-054-80-955 त्यस्तै गरी हाम्रो फेसबुक आइडी www.muktak.server पनि तपाईँले हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला, यही कामना गर्न चाहन्छु। र अब भने हामी छुट्नुपर्छ। प्राविधितर्फबाट निकै साथ दिने प्राविधिकका मित्र मुकेशलाई हृदयबाट आभार व्यक्त गर्दै आवाजबाट तपाईँहरूकै मान्छे युवराजलाई हामी छाने प्रदीप पनि हो दिन चाहन्छु। शुभ दीपावली। Get up. संसार में।